नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्न 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, व्यवस्थापिका संसदको पहिलो हिउँदी अधिवेशन अन्त्य भएको छ। 2070 साल माघ 12 गतेदेखि शुरू भएको अधिवेशन 94 दिन चालू भएर 31 दिनमा 32 पटकमा 101 घण्टा 50 मिनट सञ्चालन भएर अन्त्य भएको हो। हिउँदे अधिवेशनभर 24 वटा अध्यादेश संसदमा प्रस्तुत भएकोमा 22 वटा स्वीकृत भएका छन्। त्यस्तै 14 वटा सरकारी विधेयक पेश भएका छन्, जसमा 3 वटा बिना संशोधन, 11 वटामा संशोधन प्राप्त भए पनि 5 वटा संशोधन सहित र बाँकी 6 वटा बिना संशोधन पारित भएका छन्। संसदको हिउँदे अधिवेशनले प्रधानमन्त्री चयन, बेपत्ता छानबिन तथा सत्य निरूपण र मेलमिलाप आयोग विधेयक पारित, राष्ट्रपतिबाट भएका बाधा अड्क फुकाओ स्वीकृत तथा 2 वटा सार्वजनिक महत्वका प्रस्तावमाथि छलफल गरी पारित गरेको सभामुख सुभाष चन्द्र नेमवाङले बैठकलाई जानकारी गराउनुभयो। अधिवेशन आज राति 10 बजेदेखि स्वतः अन्त्य हुने राष्ट्रपतिबाट प्राप्त पत्रलाई सभामुख नेमवाङले पढेर सुनाउनु भएको थियो। यसैबीच सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको 48, 39 र 50 वार्षिक प्रतिवेदन सदन समक्ष प्रस्तुत गरेको छ। अख्तियारको प्रतिवेदन प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट, कानून मन्त्री नरहरि आचार्य तथा महालेखा परीक्षकको प्रतिवेदन अर्थमन्त्री रामचरण महतको तर्फबाट वन मन्त्री महेश आचार्यले प्रस्तुत गर्नुभएको हो। नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको नेतृत्वका लागि पोषण केसीको नेतृत्वमा उम्मेद्वारहरूको टुंगो लगाएको छ। आज बसेको युनियनको कार्य सम्पादन समितिको बैठकले क्रान्तिकारी पत्रकार महासंघसँग वार्ताको प्रयास विफल भएको भन्दै केसीको नेतृत्वमा एक्लै चुनावी मैदानमा उत्रने निर्णयसहित उम्मेद्वारको टुंगो लगाएको हो। युनियनले पत्रकार महासंघको उपाध्यक्षमा आफ्ना तर्फबाट रामजी दाहाल, समावेशी उपाध्यक्षमा अनिता बिन्दु र महासचिवमा वर्तमान सचिव जगत नेपाल उठाउने घोषणा गरेको छ। त्यस्तै सचिवमा दिलीप थापा मगर, एसोसिएट महासचिवमा प्रकाश थापा र समावेशी सचिवमा गोविन्द परियार तथा कोषाध्यक्षमा राजेश मिश्रलाई उम्मेद्वार बनाएको छ। महिला सचिवको भने टुङ्गो लगाइएको छैन। एसोसिएटेड सदस्यमा प्रकाश तिमसिनालाई उठाउने भएको छ। त्यस्तै लेखा समितिको संयोजकमा प्रदीप चापागाईलाई उम्मेद्वार बनाएको छ। त्यस्तै उपत्यकाबाट शिरोमणि ढुङ्गाना र भूपेन्द्र आचार्य, प्रतिष्ठानबाट नारायण अर्याल र सुबोध गौतम, महिलाबाट प्रतिमा बासकोटा र सलोजा दाहाल, जनजातिबाट नारायण किलम्बु र मोहन बान्तवालाई उम्मेद्वार बनाएको छ। यसैगरी कर्णालीबाट विनोद मल्ल, पूर्वाञ्चलबाट कृष्ण मागाई र भक्तिविलास पोखरेल, मध्यमाञ्चलबाट शम्भु गौतम र शीतल महतो, पश्चिमाञ्चलबाट खिमानन्द भट्टराई र ओम घायल, मध्य पश्चिमाञ्चलबाट राजीव केसी र भीमबहादुर केसी तथा सुदूरपश्चिमाञ्चलबाट टेकेन्द्र देउवा र माधव धामीलाई उठाएको छ। वैशाख 20 र 21 गते काठमाडौँमा हुने पत्रकार महासंघको निर्वाचनमा अध्यक्षमा पोषण केसीलाई उठाउने निर्णय यसअघि नै भइसकेको थियो। पूर्वी चितवनको वीरेन्द्रनगर 4 बडरामा रहेको ब्रह्मस्थानी जल उपभोक्ता समितिको मिटरको आज प्राधिकरणले लाइन काटेको छ। लामो समयदेखि बिजुलीको महसुल नतिरेका कारण लाइन काटिएको हो। सिंचाईको लागि डिप बोरिङ सञ्चालन गर्न समितिले मिटर राखेको थियो। सो समितिले 2064 साल यता पैसा बुझाएको छैन। समितिले बिजुली उपयोग गरे बापत 79,131 रूपियाँ तिर्न बाँकी रहेको छ। बिजुलीको लाइन काट्दा पनि महसुल बुझाउन नआए समितिका सदस्यहरूको घरको लाइन समेत काटिने नेपाल विद्युत प्राधिकरण टाढीका प्रमुख राम दुलार यादवले बताउनुभयो। प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान शुरू गरेको भए पनि 79,131 पुग्दा समेत 100 मिटरको लाइन काटिएको थिएन। नवलप्रासीको दाउन्ने नजिक रमाइलो डाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ, अर्का एकजना घाइते भएका छन्। दम्कीबासबाट खैरेनीतर्फ गइरहेको ना 23 40-28 नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना 5 ख 821 नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार धम्कीबास 2 सुनटाँडी निवासी 20 वर्षीय पूर्णिमा गुरुङको घटनास्थलमा ज्यान गएको हो। पूर्णिमाका श्रीमान मोटरसाइकल चालक 25 वर्षका थमन गुरुङ घाइते भएका छन्। घाइतेको सामान्य अवस्थामा उपचार भइरहेको र ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। उत्तर कोरियाले दक्षिण कोरियासँगको विवादास्पद समुद्री सीमा क्षेत्रमा लाइभ फायरिङ अभ्यास घोषणा गर्ने बताएको छ। गत साता अमेरिकी राष्ट्रपति बराक ओबामाको दक्षिण कोरिया भ्रमणको उत्तर कोरियाले विरोध समेत गरेको थियो। उत्तर कोरियाको यस्तो घोषणापछि दक्षिण कोरियाले पनि आफ्ना सेना पूरा तयारी अवस्थामा रहेको जनाएको छ। उत्तर कोरियाले यसअघि पनि यस्तो अभ्यास गरिसकेको थियो। र नेपाल क्रिकेट संज्ञानले प्रशिक्षक पुबुद दासा नायकीसँग 3 महिनाका लागि सम्झौता नवीकरण गरेको छ। नेपाल 2020 विश्वकप खेलेर फर्किए लगत्तै ज्ञानले 1 वर्षका लागि सम्झौता नवीकरण गर्ने सहमति गरेको भए पनि तत्काललाई प्राविधिक कारणले 3 महिनाका लागि सम्झौता नवीकरण गरेको ज्ञानका महासचिव अशोकनाथ प्याकुरेले जानकारी दिनुभयो। ज्ञानको काम कार्यवाहीका बारेमा अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्ययन अनुसन्धान गरिरहेका कारण दासा नायकीसँग तत्कालै 1 वर्षका लागि सम्झौता गर्न नसकेको प्याकुरेले बताउनुभयो। अवस्था प्राण 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।